नमस्कार, स्वागत तथा अभिवादन कार्यक्रम समाजका विविध गतिविधिहरूको सङ्गालो ओझेलका खबरमा। खबरमा छु म प्रेम सुनार। श्रोता, ओझेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज र रेडियो गुल्मीबाट एकैसाथ प्रसारण हुने गर्दछ। त्यस्तै इन्टरनेट अनलाइनको www.skyfm904.org लगन गरी संसारभर सुन्न सकिनेछ। त्यस्तै मङ्गलबार साँझ 7 बजेदेखि रुरु एफएम सिरिङ्गा, नयाँ एफएम अर्घाँचीको सन्धि खर्कर, रेडियो रिपब्लिक बुटोलबाट एकैसाथ प्रसारण हुन्छ भने 8 बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङबाट पनि ओझेलका खबर सुन्न सकिनेछ। त्यसका अलावा अनलाइन मिडिया gulminews.com, gulmitimes.com, gulmitoday.com, हाम्रो gulminews.com, अर्घाँची अनलाइन र फेसबुक पेज गुल्मी दिगाम सेरोफेरोमा नयाँ पुराना ओझेलका खबर राखिनेछ। समग्रमा ओझेलका खबर समाजमा लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज हो। जस्तै अनियमितता, भ्रष्टाचार, विकृति, विसङ्गति, ओझेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिका अलावा समाजका विविध गतिविधिहरू हाम्रो खोजीको विषयमा पर्ने छन्। हाम्रो यही यात्राको आज हामी 153 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको पिपलधारामा खानेपानी योजना झन्डै 5 वर्षदेखि अलपत्र भएको सम्बन्धी ओझेलका खबरको चासो, अनि एकै दिनमा खाजा खर्चका लागि 70,000 रुपियाँको कृत्य बिल बनाउने जिल्ला विकास समिति के भन्छ त एक रिपोर्ट, र नियमित स्तम्भ जीवनको गोरेटोमा दाजुभाइ नहुँदाको पीडा र त्यसको जिम्मेवारी निभाउन विदेश पुगेकी एक चेलीको कथा व्यथा सुनाउने छौ। त अबको पौने 1 घण्टा हामीसँगै रहनुहोला। यस ओझेलका खबरका प्रायोजक न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल, स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार, लाकुरीमन्स तमघास गुल्मी। प्रोप्राइटर अर्जुन पाण्डे, सम्पर्क नम्बर 98472-27874। ओझेलका खबरको साथमा अर्घाखाँची होटल एन्ड लज, हामी कहाँ आरामदायी बासका साथै सफा स्वच्छ खाना तथा तन्दुरी आइटमको स्वादमा तपाईँको चाहना अनुसारको हरेक परिकार उपलब्ध छ। तन्दुरी रोटी, दाल फ्राई, मटन ग्रेभी, सफा स्वादिष्ट भोजन, खाजा नास्ता एवं विविध तन्दुरी आइटममा बेग्लै पहिचान बनाउन सफल। हजुर, अर्घाखाँची होटल एन्ड लज, तमगासको पुतली बजार, फिल्म हल अगाडि। फोन 079-520-225। याद गर्नुहोस्, हाम्रो शाखा पसल अर्घाखाँची जी पार्कमा पनि रहेको छ। सञ्चालक 2 लालमणी आचार्य, 98-471-66-225 र छविलाल गिरी, 97-470-065-25। यस ओझेलका खबरको साथमा आवास गहना गृह तमगास 1 नयाँ बजार गुल्मी। नयाँ वर्ष 2070 को आगमन सँगै सुनमा शुद्धता, व्यवहारमा विश्वसनीयता, समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। आवास गहना गृह, हाम्रा विशेषताहरू, आकर्षक डिजाइन का तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसारका सुनचाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ। त्यस्तै पुराना गहना साथी नयाँ गहना लिनु परेमा, सुनचाँदी खरिद बिक्री गर्नु परेमा एवं राशिका पत्थर जडित औँठीहरू चाहिएमा सबै सेवा हामी तपाईँलाई उपलब्ध गराउँछौँ। सम्पर्क आवास गहना गृह तमगास 1 नयाँ बजार गुल्मी। सम्पर्क नम्बर 079-520-869, 98-473-098-94 र 98-473-21-201। प्रोप्राइटर धर्म विश्वकर्मा। सर्वप्रथम सहयोग सम्बन्धी खबर। मुटुमा पल परेर जीवन मरणको दोसाधमा रहेकी गुल्मी छापाहिलेकी लक्ष्मी राउत र श्याम घर्तीको उपचारका लागि थुप्रै स्थानबाट लाखौं सहयोग भएको खबर प्राप्त भए पनि समय अभावका कारण सहयोगदाताको आवाज आज प्रसारण गर्न सकेनौ, जुन आगामी हप्तामा प्रसारण गर्नेछौ। अब प्रस्तुत गरिँदैछ गुल्मीको पिपलधारा गाविसमा झन्डै 5 वर्ष अघिदेखि अलपत्र परेको खानेपानी योजना सम्बन्धी कुराकानी स्थानीयवासीका अनुसार खानेपानी योजनाको मूलका सम्बन्धमा सहमति नबनाई करिब 30 लाख रुपियाँको योजना पार्नुहुने पिपलधाराका बासिन्दा एवं जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति खिमबहादुर महत खानेपानी विवाद सिर्जना गर्ने स्थानीय एकजना फटाहा हुन् भन्दै आउनु भएको छ। यता पिपलधाराका राजनैतिक दलका नेताहरू कसैलाई थाहै नदी महतले खुसुक्क ल्याएको योजनाका बारेमा आफूहरूलाई केही थाहा नभएको बताउँछन्। उता योजनाका पाइपहरू महतकै घरमा थन्किएका छन् भने बाँकी रकम महतकै अनुकूलतामा गठन गरिएको उपभोक्ता समितिले ब्याङ्कमा राखेको बुझिएको छ। अत योजना परेको झण्डै 5 वर्षसम्म पनि पिपलधारा तिनका जनताले पानी पिउन किन सकेनन् त? यस सम्बन्धमा आज हामी उनै स्रोत व्यक्ति खिमबहादुर महतसँग टेलिफोनमा कुराकानी गर्दैछौ, सुनौ। हेलो, नमस्कार। हजुर नमस्कार, खिमबहादुर महत ज्यू बोल्नु भयो होइन? जुन तपाईँले आजभन्दा 5 वर्ष अघि खानेपानीको योजना ल्याउनु भयो होइन, पिपलधारा तिनका जनता एकदमै अभावमा बाँचिरहेका थिए, तर आज तपाईँको त्यो योजना ल्याएको 5 वर्ष झन्डै लाग्दा पनि तपाईँहरूले त्यो योजना सुरु नै नहुनु, पाइपहरू अलपत्र तपाईँको घरमा थन्किनु, यो कारण के हो? स्थानीय स्तरका फटाहरूले खानेपानीको मुहानमा एकदमै जङ्गल सामुदायिक जङ्गलमा भएको हामीले 3 मुहानलाई प्रस्तावित गरेका छौँ। एउटा मुहान एउटै मुहानबाट पानी नपुगेको कारणले गर्दा 3 मुहानबाट हामीले पानीको प्रस्तावित गरेका छौँ। त्यसमध्येमा एउटा मुहान आधी पिपलधाराका मान्छेहरूले खाएर माथि उपल्लो एरियाबाट माथि लैसकेपछि सबैले पानी रहेको एकदम तलपट्टि अरूले लगेको पानी भन्दा 150-200 मिटर तलबाट हामीले मुहान प्रस्तावित गरेका छौँ। त्यो हाम्रो गाउँभन्दा अर्थ कहीँ जाँदैन। हजुर, त्यस्तो मुहानमा पनि स्थानीय फटाहरूले विवाद निकालिदिए। अनि अर्को चाहिँ मुहान हाम्रो नितान्त जङ्गलको मुहान हो, त्योभन्दा माथिपट्टि पिपलधाराको जुम्लारीको गाउँमा एउटै गाउँमा तिन लाइनबाट पानी ल्याएर खाएका छन्। अनि माथि 50 मिटर माथिबाट एक लाइन, अनि मुन्तिर 50 मिटरबाट एक लाइन, त्योभन्दा अलि मुन्तिरबाट एक लाइन ल्याएर एउटा ट्याङ्कीमा कलेक्सन गरेर जुम्लारीको माझो गाउँमा कलेक्सन गरेर ट्याङ्कीमा कलेक्सन गरेर त्यो पानी खाइरहेको, त्योभन्दा हामीले झन्डै 300-400 मिटर तलबाट प्रस्तावित गरेका छौँ। जो हाम्रो गाउँभन्दा कहीँ जाँदैन त्यो पानी, र कुनै सिँचाइ कुनै कुरामा प्रयोगै हुँदैन। यता सुन्नु न, तपाईँले स्थानीय केही फटा भनेर इङ्गित त गर्नुभयो, तर पनि कुरा के हो भने पानीको जब योजना पारिन्छ भने उपभोक्ताहरू बीच बसेर सम्बन्धित पानीको मुहान एउटा सहमति बनाएर मुहान दर्ता गरेर सहमतिमा गरेको भए त सायद यस्तो हुँदैन थियो होला नि त। तर हामीले सरपञ्चले के नजरअन्दाज गर्यो भन्नु भन्दा माथिबाट सबै मुहानहरू लैसकेका छन्। त्यो एक खालको चिरी खालका खोलाहरू हुन् दुइटै, तलबाट अझै लगेर रहेको पानी, तलबाट अलिक छोपा छोपा गरेर जम्मा भएको पानी, निश्चित रूपमा हामी पनि त्यहीँको मान्छे हो, अनि हामीलाई दिन्छन् भन्ने हामीलाई आश भयो। र हामीले सुरु सुरुमा छलफल र सरसल्लाह गर्दाखेरि पनि होइन हाम्रो केही छैन, त्यस्तो केही छैन, तलपट्टि रहेको पानी हो, कहीँ प्रयोग नभएको पानी हो, अनि लैजानुहोस् भन्ने खालका मौखिक सल्लाहहरू पनि भए। त्यसपछि हामीले खानेपानीको मुहान दर्ताको लागि प्रचेष्टा हाल्यौँ। त्यसमा एउटा मात्रै मुहानमा गाउँका साथीहरूले विवाद गर्नुभयो, अरू 3 मुहानमा विवादै छैन। उति बेला त्यो जुन क्लेम गर्ने 1 महिना 35 दिन जुन खानेपानीले खानको सूचना गरेको थियो, सूचनाभित्रको चाहिँ दाबी विरोध पनि गरिएको छैन, विवाद पनि गरिएको छैन, होइन? अनि त्यो भइसकेपछि हामीले जिल्ला खानेपानीसँग सहकार्य गरेर खानेपानीको पाइप लयौँ। हामीले एक ट्रक पाइप लगेका छौँ, अहिले नगदमा म भन्न सक्दिनँ, 9-10 लाख चान्दुनको पाइप हामीले पाइप सबै लगिसकेका छौँ खानेपानीसँग, त्यो गाउँमा थन्किरहेको छ, र हामीले झन्डै 80% जस्तो पाइप लाइन बिछाइ पनि सकेका छौँ। जस्तो कि मैले एउटा कुरा सोधिहालेँ, म तपाईँको त्यो जुन तपाईँले सुरुमा पिपलधारा छको त्यो एउटा तल खोला पानी लैजानु सुरुको त्यो गर्नुभयो, अनि अर्को मुहान पनि हेरेर आएँ, तपाईँको गाउँमा पुगेँ, तपाईँको घरमा पनि पुगेँ, र म स्थानीय राजनीति संयन्त्र पिपलधारा गाविस कार्यालयमा गाविस सचिव देवेन्द्र कुँवर, अनि त्यसपछि नेकपा एमालेका अध्यक्ष बाबुराम खड्का होइन, अनि त्यसपछि महेन्द्र जीसी ए माओवादीका, अनि त्यसै गरेर चाहिँ नि हरिबहादुर थापा, अनि त्यसपछि अर्को नवीन जीसी नेपाली काङ्ग्रेसको सभापति हुनुहुन्छ होइन, यहाँहरू सबैसँग बुझ्दा चाहिँ के पाइयो भन्नुहुन्छ भने खिमबहादुर महतजीले सुरुमा कहाँबाट कुन सहमति बनाएर कहाँको मुहान दर्ता गर्नुभयो, 81 चाहिँ तपाईँको कहाँबाट आयो यो योजना हामीलाई थाहा छैन, विशेष गरेर के पाइयो भने उहाँबाट यदि तपाईँले सहमति जुटाउनका लागि तपाईँ सक्नुहुन्न भने पिपलधारको राजनैतिक संयन्त्रलाई दिनुभयो भने चाहिँ नि वडा नम्बर 3 का जनताले चाहिँ पानी खान पाउने देखिएको छ, यसप्रति तपाईँको धारणा के छ? सर, यसमा नेकपा एमालेको अध्यक्ष जीको पनि यसमा बिमति छैन। देवेन्द्र सरजी, देवेन्द्र कुमारजी त भित्र बाहिरको मान्छे हो, उहाँले त्यहाँको मान्छेले पानी खाए हुन्थ्यो भन्ने कुरामा उहाँलाई धेरै चिन्ता गरेको म पाउँछु। हजुर, जुन थापा भन्ने फेरि स्थानीय लेभलका फटा होइन, प्लिज अब अहिले सुन्नु न, म फरक कुरा राख्छु सर। उनलाई त्यहाँ न उनको त्यहाँ आफ्नो जग्गा पर्छ, न त उनको वार्ड नै हो। हामीले खाने पानी जहाँ प्रस्तावित गरेका छौँ, न हामीले तिन तिनको सहमति ल्याउनु पर्ने मैले केही देखेन। यो खेल सबै अब जसरी जसरी नाम लिनु हो, यसमा बाबुरामजीको पनि कुनै दोष छैन, नवीनजीले पनि यसमा धेरै कुरा बुझ्नु भएको छैन। उहाँ नेपाली काङ्ग्रेसको सभापति उहाँकै मोहरपर घुमिराख्नु भएको छ। यसले जनतालाई कति फाइदा गरेको छ, कति बेफाइदा गरेको छ। एउटा गाग्रो गाउँमा बस्ने, दूर दराजमा बस्ने मान्छेले एकाग्रो पानी खानको लागि, जसले आफ्नो राम्रोसँग औसा धुन सक्दैन, राम्रोसँग कोठा धुन सक्दैन, जसले आफ्नो दुई छ खानाको राम्रो प्रबन्ध गर्न सक्दैन, त्यस्ता मान्छेले आधा घन्टा पौनी घन्टा चैत वैशाख जेठमा पानी तपाईँको त्यो गाउँदेखि आधा घन्टा तल गरेको कुरा गर्ने हो भनेदेखि उहाँले अझै काङ्ग्रेसको नामबाट राजनीति गर्छु भन्दै हुनुहुन्छ, गर्नुहुन्छ। उहाँ एकखालको काङ्ग्रेसको फोर हुनु भएको छ। जनतालाई त खिमबहादुर महतको कुरा भइसक्यो। मेरो घरमा त म सारा किसान विकास आयोजनाबाट तपाईँको 40-40 अनुदान अन्तर्गत पानी लिएर हाम्रो घरमा त निजी खालको पानी 4-5 घरले मजाले खाइरहेको छ। त्यो सबैभन्दा तल हामी बस्छौँ, हामीले खाइरहेको छ। त्यो जनतालाई उहाँले के गरिराख्नु भएको छ त्यो कुरा हेर्नुपर्ने हो। सुन्नु न, अब विशेष गरेर यतापट्टि आरोप प्रत्यारोपतिर नजाउँ, त्यो चाहिँ प्रत्यक्ष बहसमा कुरा गरौँला होइन। अहिले खालि के भन्न चाहेको हो भने, यो जनचासोको विषय रह्यो एकदमै, हामीले त्यस जनसरकारको विषय हामीले उठान गरेका हौँ। तर अब यसको निकास निकाल्नलाई अन्तिम निकास के निक्लिन सक्छ? अब त्यहाँका वडा नम्बर 3 झन्डै 96 घरधुरी, म तपाईँको जस्तो म तपाईँको गाउँका लगभग 96 घरधुरी अलिकति प्रतिनिधिहरूसँग बसेर आएको छु, अत्यन्तै काकाकुल हुनुहुन्छ, किनभने उहाँहरूले पानी खान कति समस्या रहेछ, त्यति तपाईँको खेती योग्य जमिन रहेछ, अरूका घर अलि माथेर चाहिँ तपाईँको चाहिँ लहलह साग फलिरहेको छ, करेसो बारी छ, त्यहाँका जनताले त पानी खान पनि नपाउने, तल 1.5-2 घन्टा खोला के भन्दै हुनुहुन्थ्यो, त्यो खोलाको नाम मैले बिर्सेँ, खुर्पा खोलामा गएर पानी ल्याउनु पर्ने, त्यही पनि कुन्टा चार्नु पर्ने, त्यस्तो अवस्था छ। यो जर्जर अवस्था पक्कै पनि त्यस पिपलधारा गाविसको राजनीतिक संयन्त्रले पनि पक्कै बुझ्नेछ। हामी पनि एकचोटि गएर आएका हौँ, र मैले खानी पानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखसँग पनि यो कुरा राखेको थिएँ, स्थानीयवासीको गुनासो राखिएको थिएँ। विशेष गरी तपाईँहरू जो जसले ल्याए पनि व्यक्ति नसम्झेर कुनै व्यक्ति विशेषले श्रेय लिन्छ कि भन्ने अरूमा पनि नपरोस्, त्यो नसोचिकन एउटा संकीर्ण नभइकन पक्कै पनि वडा नम्बर 3 जनताले पानी खान पाउनु पर्छ। यसको लागि निकास निकाल्ने विशेष गरेर त्यहाँको राजनीतिक संयन्त्रले हो, पिपलधाराका राजनीतिक संयन्त्रलाई यही आग्रह गर्दै, तपाईँले पनि जुन के सुन्नमा पाइन्छ भने तपाईँ 30-30 लाख रुपियाँको कम्तीमा पनि योजना ल्याउनु भएको छ होइन। विशेष गरेर के भन्ने आलोचकहरूको, मैले व्यक्ति विशेषको नाम लिन्न, आलोचकहरूको के छ भने उनले सुटुक्क चाहिँ कहाँबाट दर्ता गरे, अहिले चाहिँ 30 लाखको चाहिँ खानेपानी योजना चाहिँ खिमबहादुर मतको झोलामा छ, तर जनता चाहिँ खानेपानीको लागि खोलामा भन्ने खालको पनि कुरा गरिरहन्। हजुर हजुर, म त्यहाँको नागरिक भएको हैसियतले गाउँले दुःख पाएको हुनाले म खाने अगुवाई मात्रै गरेको हो। यो व्यक्तिगत योजना होइन, यो सरकारको योजना हो, राज्यले लगानी गरेको योजना हो। गाविसले 35 दिनको सूचना काटेको छ, खानेपानीले तपाईँको चाहिँ खानेपानी जिल्ला खानेपानी कार्यालयले तपाईँको 35 दिनको सूचना काटेर मुहान दर्ताको लागि आह्वान गरेको छ। त्यो बेलामा उहाँहरूले के हेर्नुभयो त, सुटुक्क गरिएको भए कुन त खानेपानी योजनाको सूचना पनि त सुटुक्क भयो, गाविसको सूचना पनि त त्यति बेला दिल्लीराज पोखरेलको सचिव हुनुहुन्थ्यो, त्यति बेला 35 दिनको सूचना गरेर तपाईँको एउटा मुहानमा उहाँहरूले दाबी विरोध गर्नुभएको छ। ल ठिक छ, तपाईँको एउटा मुहानमा दाबी विरोध हो भने एउटा मुहानलाई छोडेर बाँकी दुईटा मुहानमा अहिले पछाडि तपाईँको चाहिँ उहाँहरूले एकदम ठुलो खालको खिचलो निकाल्नु भएको छ। त्यो बेलामा उहाँहरूले के हेर्नुभयो, त्यत्रो अलिकति यी सामन्तहरूले गाउँमा पानी खान दिइरहेका छैनन्। यो जनताले राम्रोसँग मूल्याङ्कन गरेको छ। त्यसले गर्दाखेरि अब यस योभन्दा पछाडिपट्टि हजुरले हेर्दै जानुहोस्, अब हजुरले सहयोग गर्नुहोस्, सबै पार्टीले सहयोग गर्नुपर्छ, खाने पानी सफल हुन्छ। त्यही त हाम्रो बुझाइमा चाहिँ के लाग्छ भने, तपाईँले त अब सहमति जुटाउनुलाई त स्थानीय राजनीतिक संयन्त्रले त पक्कै पनि कोसिस गर्छ। मलाई लाग्छ यो गाविस स्तरीय राजनीतिक संयन्त्रलाई राम्ररी चाहिँ बुझाउनु भयो भने, त्यहाँबाट सहमति बनाउनु भयो भने पक्कै खाना पाउँछन् भन्ने लागेको छ। यसप्रति तपाईँको कदम चालियोस्। टोटल मान्छेमा यस्तो खानेपानीको विरुद्धमा एकजना व्यक्ति बाहेक अरू कोही छैन, त्यो नामुक फटा मान्छे मात्रै हो। हेर्नुहोस्, अरू तपाईँको चाहिँ यसमा माओवादीको पनि विरोध छैन, यसमा तपाईँको चाहिँ एमालेको पनि विरोध छैन, यसमा राप्रको पनि विरोध छैन, र स्थानीय जनताको पनि विरोध छैन। खालि तपाईँको चाहिँ हेर्नुहोस्, म हजुरलाई थोरै समय अब समय सिद्धिसक्यो, कृपया यो छोटो कुराकानी हो, म बिदा चाहन्छु। हस्, धन्यवाद म यहाँलाई। हस्।